बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल त्यो नजरको झटारो केका लागि त्यो नजरको झटारो केका लागि त्यो मन यति सारो केका लागि घरबार चलाउँछु भन्ने मान्छे घरबार चलाउँछु भन्ने मान्छे पिएर आउँछ उधारो केका लागि त्यो मन यति सारो केका लागि परेवाहरू उडेर गइसकेका छन् परेवाहरू उडेर गइसकेका छन् छरछौ आँगनमा चारो केका लागि त्यो मन यति सारो केका लागि रित्तो हात फर्कनु छ यहाँबाट रित्तो हात फर्कनु छ यहाँबाट फेरि तिमलाई हतारो केका लागि त्यो मन यति सारो केका लागि घरबाट आश्रमसम्म ल्याइदियो घरबाट आश्रमसम्म ल्याइदियो सन्तान अब प्यारो केका लागि त्यो नजरको झटारो केका लागि त्यो मन यति सारो केका लागि कमलामाई चार पाखाजोर सिन्धुली स्थायी निवास हुनुभएकी सीता श्रेष्ठको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत हामी आजको साँझमा पनि गएको शनिबारको जस्तै कैफियतभित्रका गजलहरू लिएर आइपुगेका छौं। कैफियतभित्र 20 जना गजलकारका 20-20 वटा गरी 400 वटा गजलहरू संग्रहित रहेका छन्। कैफियत एउटा गजल संग्रह हो जो यसै वर्ष प्रकाशमा आएको छ। यस संग्रहभित्र ज्ञानवाकर पौडेलको संयोजकत्वमा बाबु त्रिपाठी कपिल अन्जान पुरु लम्साल मनोज नेौपाने र प्रहलाद सिन्धुलिया रहेको छनौट समितिले छनौट गरेका गजलहरू रहेका छन्। यसमा शब्दघरले लेखेको छ, सिर्फ एउटा माध्यम र छोटो समयावधि 15 दिनका बीच फेसबुकमा आह्वान गरिए पनि प्राप्त उत्साहजनक सहभागितालाई हामीले विशेष मान्यौं। ज्ञानवाकर पौडेलको संयोजकत्वमा बाबु त्रिपाठी कपिल अन्जान पुरु लम्साल मनोज नेौपाने र प्रहलाद सिन्धुलिया रहेको छनौट समितिले समय सीमाभित्र प्राप्त 76 र पछिका 4 गरी 80 श्रष्टाका 2800 गजलबाट छानेर यो किताब तयार पारेको हो भनेर यसमा लेखिएको छ। यसैभित्रका केही गजलकारका गजलहरू हामीले गएको शनिबार सुन्यौं, आज अरू गजलकारका गजलहरू सुन्छौं र अझै पनि बाँकी रहेका गजलकारहरूको चाहिँ केही सातापछि फेरि लिएर आउनेछौं। म सुरुमा उठाउँदैछु क्षितिज समर्पणलाई। उहाँको वास्तविक नाम रामकुमार साई, पुनमा 3 जाजरकोट उहाँको स्थायी निवास, स्नातक गर्नुभएको छ, गजलघर जाजरकोटसँग आबद्ध हुनुहुन्छ, सुर्खेतको बाङ्मय चौतारी नेपालसँग आबद्ध हुनुहुन्छ। आगोका फूलहरू गजल संग्रह प्रकाशित भइसकेको छ। क्षितिज समर्पणको एउटा गजल यस्तो छ, अँध्यारोमा बालिएको मैनबत्ती जस्तै तिमी देखिएकी छौ आज पुतली जस्तै। उहाँको एउटा गजलको यो मतलब भयो। अर्को गजल मैले वाचन गर्न खोजेको थिएँ, बाढी आउँछ हाम्रो बस्ती बगाउँछ, बाढी आउँछ हाम्रो बस्ती बगाउँछ, सरकार भनेर हातमा चिउरा पठाउँछ, यसपालि तिम्रो भगवान पनि बगेको छ, यसपालि तिम्रो भगवान पनि बगेको छ, त्यहाँ कसले घण्ट बजाउँछ फूल चढाउँछ, सरकार भनेर हातमा चिउरा पठाउँछ। नानीहरूको रहर मेटाउन मेरो छिमेकी, नानीहरूको रहर मेटाउन मेरो छिमेकी अचेल पिठो घोलेर भात पकाउँछ, सरकार भने राहतमा चिउरा पठाउँछ। तिम्रो यादले जति मलाई यो सहरमा, तिम्रो यादले जति मलाई यो सहरमा, न भोकले सताउँछ न प्यासले सताउँछ, सरकार भने राहतमा चिउरा पठाउँछ। समयको नक्कली बन्दुक देखाएर, समयको नक्कली बन्दुक देखाएर लुटेरा देश भित्रिन्छ, सरकार डराउँछ, बाढी आउँछ हाम्रो बस्ती बगाउँछ, सरकार भने राहतमा चिउरा पठाउँछ। यो गजल क्षितिज समर्पणको गजल हो। म उहाँको गजल वाचन गर्दैछु कैफियतबाट। उहाँको अर्को गजल यस्तो छ, मेरो मित्र यसरी कराइरहेछ, मेरो मित्र यसरी कराइरहेछ, सायद नागरिकता हराइरहेछ, उसँग बोल्दैन बात पनि गर्दैन, उसँग बोल्दैन बात पनि गर्दैन, तर निरन्तर तस्विर बनाइरहेछ, सायद नागरिकता हराइरहेछ, यहाँ छोरो मस्तले सुतिरहेछ, यहाँ छोरो मस्तले सुतिरहेछ र बाबुलाई जोत्न पठाइरहेछ, सायद नागरिकता हराइरहेछ, घरको झगडा सडकमा लगेर, घरको झगडा सडकमा लगेर हमेसा ऊ सडक जलाइरहेछ, सायद नागरिकता हराइरहेछ, क्षितिज नामको एउटा बेरोजगार, क्षितिज नामको एउटा बेरोजगार खै कसरी दिन कटाइरहेछ, मेरो मित्र यसरी कराइरहेछ, सायद नागरिकता हराइरहेछ। रामकुमार शाही अर्थात क्षितिज समर्पणको गजल थियो यो, मैले वाचन गरेर सुनाएँ। जाजरकोट पुनमा तिनका क्षितिज समर्पणको 20 गजलहरू कैफियतमा संग्रहित छन्। अब अर्को एउटा गजल उहाँको वाचन गर्छु। अचेल रातहरू पट्यारिला लाग्छन्, अचेल रातहरू पट्यारिला लाग्छन्, मलाई दिनहरू असजिला लाग्छन्, यादहरू इन्तजारहरू यस्ता हुँदैछन्, यादहरू इन्तजारहरू यस्ता हुँदैछन्, तिमीलाई पाउने स्वप्न कलिला लाग्छन्, मलाई दिनहरू असजिला लाग्छन्। हेर्नुहोस् हरेक बाबुआमाहरूका नजरमा, हेर्नुहोस् हरेक बाबुआमाहरूका नजरमा जवान सन्तानहरू खर्चिला लाग्छन्, मलाई दिनहरू असजिला लाग्छन्। सडक जलाउने सालिक ढलाउने भन्दा, सडक जलाउने सालिक ढलाउने भन्दा तिम्रा गजलहरू बरु चोटिला लाग्छन्, मलाई दिनहरू असजिला लाग्छन्। मैले आफ्नै घाँटी अठ्याउन सकिनँ, मैले आफ्नै घाँटी अठ्याउन सकिनँ, तबदेखि यी हातहरू अगतिला लाग्छन्, अचेल रातहरू पट्यारिला लाग्छन्, मलाई दिनहरू असजिला लाग्छन्। क्षितिज समर्पणको गजलहरू वाचन गरेर सुनाएँ मैले कैफियतभित्रबाट। यसभित्रका अरू गजलकारका गजल पनि लिएर आउनेछु। सुरुवातको एउटा साङ्गीतिक कोसेली आजको कार्यक्रममा अब राख्छु। दिल को दिल में बसा लो, वो कहते हैं हमसे निगाहें मिला लो। मैं कहता हूँ इस दिल को दिल में बसा लो, वो कहते हैं हमसे निगाहें मिला लो। निगाहों को मालूम क्या दिल की हालत, निगाहों को मालूम क्या दिल की हालत, निगाहों निगाहों में क्या बात होगी, निगाहों को मालूम क्या दिल की हालत, निगाहों निगाहों में क्या बात होगी। सुना था कि वो आएंगे I'm मोहब्बत का जब हमने छेड़ा फसाना, मोहब्बत का जब हमने छेड़ा फसाना, तो गोरे से मुखड़े पे आया पसीना। मोहब्बत का जब हमने छेड़ा फसाना, तो गोरे से मुखड़े पे आया पसीना। जो निकले थे घर से तो क्या जानते थे, जो निकले थे घर से तो क्या जानते थे, कि यूं धूप में आज बरसात होगी। जो निकले थे घर से तो क्या जानते थे, कि यूं धूप में आज बरसात होगी। सुना करके आएंगे पढ्दैछु जीवनको दर्शन भयानक रहेछ, पढ्दैछु जीवनको दर्शन भयानक रहेछ, अनि समयको गर्जन भयानक रहेछ। बाको हैसियत आमाको अस्तित्व तुवाइदियो, बाको हैसियत आमाको अस्तित्व तुवाइदियो। यहाँ मायाको आन्दोलन भयानक रहेछ, अनि समयको गर्जन भयानक रहेछ। बुढ्यौलीले एल्बम हेरेर विगत सम्झियो, बुढ्यौलीले एल्बम हेरेर विगत सम्झियो। आगोसँग बिताएको बचपन भयानक रहेछ, अनि समयको गर्जन भयानक रहेछ। म बहादुर बनेर मैदान उत्रेको सार्थक भएन, म बहादुर बनेर मैदान उत्रेको सार्थक भएन। कलम बोकेर हिँडेको दुश्मन भयानक रहेछ, अनि समयको गर्जन भयानक रहेछ। अवसानपछि मात्रै हजारौं विपक्षीलाई रुवायो, अवसानपछि मात्रै हजारौं विपक्षीलाई रुवायो। सिमानामा लिलाम भएको गर्दन भयानक रहेछ, पढ्दैछु जीवनको दर्शन भयानक रहेछ, अनि समयको गर्जन भयानक रहेछ। यो गजल पहल असीम थापाको, उहाँको पूरा नाम पहल बहादुर थापा, चाल्सा नौ अछाम उहाँको स्थायी ठेगाना, हाल सुर्खेतको वीरेन्द्रनगर नौमा रहँदै आउनुभएको छ, स्नातक गर्नुभएको छ। 9848-16-12-20 उहाँको सम्पर्क नम्बर हो। पहल असीम थापाका गजलहरू कैफियतबाट हामी वाचन गरिरहेका छौँ। कैफियत गजल संग्रहभित्र 20 जनाका गजलहरू संग्रहित छन्, 20-20 वटा 400 वटा गजल संग्रह रहेको छ। गजल सिक्न चाहनेहरूका लागि पनि यसभित्रका गजलहरू, सबै सिद्धान्तभित्र रहेका गजलहरू छन् र निकै भाव बोकेका लय बोकेका गजलहरू छन्। तसर्थ अस्ति गएको बुधबार, गएको शनिबार र आज बुधबारको बुलबुल तपाईँका लागि उपयोगी हुनेछ भन्ने मैले सोचेको छु। पहल असीम थापाको अर्को गजल यस्तो छ। एउटाले आँसु खसालेर वेदना पोखिरहेछ, एउटाले आँसु खसालेर वेदना पोखिरहेछ, अर्कोले बच्चालामा शरीर जोखिरहेछ। ऊ आफ्नो बेरोजगारी पीडा सहन नसकेर, ऊ आफ्नो बेरोजगारी पीडा सहन नसकेर घरका भित्ताहरूमा अङ्गार घोटिरहेछ। अर्कोले बत्सालामा शरीर जोखिरहेछ। असारमा आकाशले धोका दिएको छ, असारमा आकाशले धोका दिएको छ र पनि किसान आफ्नो हलो जोतिरहेछ, अर्कोले बत्सालामा शरीर जोखिरहेछ। त के सोचेर कोसँग सम्झौता गर्छस् असीम, त के सोचेर कोसँग सम्झौता गर्छस् असीम, एउटाले कलम अर्कोले बन्दुक बोकिरहेछ, एउटाले आँसु खसालेर वेदना पोखिरहेछ, अर्कोले बत्सालामा शरीर जोखिरहेछ। अर्को गजल छ पहल असीम थापाको, परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ, परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ, सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ, एउटी अबला सडकमा नारा लगाउँदैछ, एउटी अबला सडकमा नारा लगाउँदैछ, ए सरकार भनिदे मेरो श्रीमान कहाँ छ, सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ, चौरीहरूले बैठकमा प्रस्ताव राख्दैछन्, चौरीहरूले बैठकमा प्रस्ताव राख्दैछन्, हाम्रा लागि समथर मैदान कहाँ छ, सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ, तिम्रै भक्ति गर्छन् अझै पनि मान्छेहरू, तिम्रै भक्ति गर्छन् अझै पनि मान्छेहरू, एकचोटि भनिदेऊ भगवान वरदान कहाँ छ, परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ, सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ। पहल असीम थापाको गजल थियो यो, यसलाई मैले वाचन गरेर सुनाएँ। अब मैले वाचन गर्ने गजल जनकजीको छ, उहाँको गजल जनक घिमिरे, दाङसिङ नौ कात्तिके नुवाकोट उहाँको स्थायी निवास, हाल काठमाडौँ रहँदै आउनुभएको छ र उहाँले पनि स्नातक गर्नुभएको छ अध्ययन, संलग्नता मधुबन साहित्य प्रतिष्ठान शब्दघरसँग छ। 9849-91-1201 उहाँको सम्पर्क नम्बर हो। जनक नेपाल जनक घिमिरेको गजल यस्तो छ, सहर बसुन्जेल लगातार पढेर, सहर बसुन्जेल लगातार पढेर, फर्किए ठूला मान्छेको विचार पढेर, मात्र जीवन पढे यति हो जानेको, मात्र जीवन पढे यति हो जानेको, आमा लेख्न सिके बार बार पढेर, फर्किए ठूला मान्छेको विचार पढेर, यसकारण बसाई यादगार भयो, यसकारण बसाई यादगार भयो, पहिलोपल्ट कसैको प्यार पढेर, फर्किए ठूला मान्छेको विचार पढेर, नानीहरूलाई के सिकाउँछन् खै, नानीहरूलाई के सिकाउँछन् खै, पढ्नेहरूले पनि हतियार पढेर, फर्किए ठूला मान्छेको विचार पढेर, भूत पनि भन्छु भविष्य पनि भन्छु, भूत पनि भन्छु भविष्य पनि भन्छु, तिम्रो फराकिलो निधार पढेर, सहर बसुन्जेल लगातार पढेर, फर्किए ठूला मान्छेको विचार पढेर। जनक घिमिरेको अर्को गजल यस्तो छ, जस्तो कि जोगीलाई कुटी जरुरी छ, जस्तो कि जोगीलाई कुटी जरुरी छ, मान्छे बाँच्नलाई ढुकढुकी जरुरी छ, तिमीले बुझेनौ वा बुझ्न चाहेनौ, तिमीले बुझेनौ वा बुझ्न चाहेनौ, अझै पनि गाउँलाई टुकी जरुरी छ, मान्छे बाँच्नलाई ढुकढुकी जरुरी छ, कि जरुरी छ बुढी आमालाई बुहारी, कि जरुरी छ बुढी आमालाई बुहारी, कि त नयाँ पटुकी जरुरी छ, मान्छे बाँच्नलाई ढुकढुकी जरुरी छ, जरुरी छ पापी पेटका लागि भात, जरुरी छ पापी पेटका लागि भात, बिहान जरुरी छ बेलुकी जरुरी छ, जस्तो कि जोगीलाई कुटी जरुरी छ, मान्छे बाँच्नलाई ढुकढुकी जरुरी छ। नुवाकोटका जनक घिमिरेको गजल मैले कैफियतबाट वाचन गरिरहेको छु। अब उहाँको अर्को एउटा गजल वाचन गर्दैछु, चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ, चिठीमा लेख्छिन् नमज्जा लागिरहेछ, यसरी खुसीमा आँखा लागिरहेछ, पल्लो घरबाट जुनले चियाउँथ्यो, पल्लो घरबाट जुनले चियाउँथ्यो, त्यो घरको झ्यालमा पर्दा लागिरहेछ, यसरी खुसीमा आँखा लागिरहेछ, भर्खर उसलाई जलाएर आएँ, भर्खर उसलाई जलाएर आएँ, मलाई अझै सपना लागिरहेछ, यसरी खुसीमा आँखा लागिरहेछ, फराकिलो छ भन्छन् देख्दिन, फराकिलो छ भन्छन् देख्दिन, सिङ्गो पृथ्वी एक कोठा लागिरहेछ, यसरी खुसीमा आँखा लागिरहेछ, हिजोसम्म त यहाँ चराहरू थिए, हिजोसम्म त यहाँ चराहरू थिए, बसाई सरेछन् ढोका लागिरहेछ, चिठीमा लेख्छ नमज्जा लागिरहेछ, यसरी खुसीमा आँखा लागिरहेछ। जनक घिमिरेको यो गजल वाचनपछि अब फेरि बुलबुलमा हामीले साङ्गीतिक गजल सुन्ने बेला भएको छ। दिल ये पागल दिल मेरा शहर था, इस दश्त में एक शहर था, वो क्या हुआ आवारगी ये दिल, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी। कल शब मुझे बेशकल की आवाज ने चौंका दिया, कल शब मुझे बेशकल की आवाज ने चौंका दिया। मैंने कहा तू कौन है, मैंने कहा तू कौन है, उसने कहा आवारगी ये दिल, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी। सदियों से मेरे हम राह भी हम राज भी, एक तू के सदियों से मेरे हम राह भी हम राज भी, एक मैं के तेरे नाम से नायाशना आवाज भी, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी। इस दश्त में एक शहर था, इस दश्त में एक शहर था, वो क्या हुआ आवारगी, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी। एक अजनबी झोंके ने जब पूछा मेरे गम का सबब, एक अजनबी अजनबी झोंके ने जब पूछा मेरे गम का सबब, सहरा की भीगी रेत पर, सहरा की भीगी रेत पर मैंने लिखा आवारगी ये दिल, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी। ये दर्द की तन्हाइयां, ये दश्त का वीरा सफर, ये दर्द की तन्हाइयां, ये दश्त का वीरा सफर, हम लोग तो उकता गए, हम लोग तो उकता गए, आवारगी ये दिल, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी। कल रात तन्हा चांद को देखा था मैंने ख्वाब में, कल रात तन्हा चांद को देखा था मैंने ख्वाब में, मोहसिन मुझे रास आएगी, मोहसिन मुझे रास आएगी, शायद सदा आवारगी, ये पागल दिल मेरा क्यों बुझ गया आवारगी, इस दश्त में एक शहर था, इस दश्त में एक शहर था, वो क्या हुआ आवारगी, ये दिल ये पागल दिल मेरा क्यों बुझ गया आवारगी, आवारगी, आवारगी। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल जसको पक्षमा रुपियाँ लागेको छ, जसको पक्षमा रुपियाँ लागेको छ उसकै पछाडि दुनियाँ लागेको छ। युवाहरूले राहदानी बोकेर हो, युवाहरूले राहदानी बोकेर हो कुटो कोदालोमा खिया लागेको छ, उसकै पछाडि दुनियाँ लागेको छ। ऊ साँचो बोकेर अघि अघि हिँड्यो, ऊ साँचो बोकेर अघि अघि हिँड्यो, उसको पछाडि भरिया लागेको छ, उसकै पछाडि दुनियाँ लागेको छ। जाऊ देश परदेश घुमेर आऊ, जाऊ देश परदेश घुमेर आऊ, खेतबारी सबै अधिया लागेको छ। जसको पक्षमा रुपियाँ लागेको छ उसकै पछाडि दुनियाँ लागेको छ। कमलामाई चार पाखाजोर सिन्धुलीकी सीता श्रेष्ठको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। उहाँ स्नातक गर्नुभएको छ, सिन्धुली साहित्य प्रतिष्ठान इसास सिन्धुलीसँग पनि आबद्ध हुनुहुन्छ। 9844 41 626 उहाँको सम्पर्क नम्बर हो। सीता श्रेष्ठका 20 गजलहरू कैफियतभित्र संग्रहित छन् र हामी आजको कार्यक्रममा उहाँका पनि गजलहरू वाचन गरिरहेका छौं। उहाँको अर्को गजलले यसो भन्छ, पहिले आफ्नै भलाई हेर्छ, पहिले आफ्नै भलाई हेर्छ अनि मात्रै मलाई हेर्छ, के छ कुन्नि उसको नियत, के छ कुन्नि उसको नियत, मलाई हेर्छ सलाई हेर्छ अनि मात्रै मलाई हेर्छ, दुखाउँछु भन्दै मलाई, दुखाउँछु भन्दै मलाई, आफ्नै दिल जलाइ हेर्छ अनि मात्रै मलाई हेर्छ, पाएछ कि मन परेको, पाएछ कि मन परेको, अचेल नकाब नलाई हेर्छ अनि मात्रै मलाई हेर्छ, बन्दुक नदेऊ बालकलाई, बन्दुक नदेऊ बालकलाई, खेलौना झैँ चलाइ हेर्छ, पहिले आफ्नै भलाई हेर्छ अनि मात्रै मलाई हेर्छ। सीता श्रेष्ठका गजल वाचन गरिरहेका छौँ हामी कैफियतबाट। उहाँको अर्को गजल यस्तो छ, पाउनेछौ पैसा काम हेरेर, पाउनेछौ पैसा काम हेरेर, चित्त बुझाउनु दाम हेरेर, सुधार गृह वा यातना गृह, सुधार गृह वा यातना गृह, छुट्याउनु निलडाम हेरेर, चित्त बुझाउनु दाम हेरेर, यहाँ कति कार्यालयहरूमा, यहाँ कति कार्यालयहरूमा लगाउँछन् ताला घाम हेरेर, चित्त बुझाउनु दाम हेरेर, आजको कविले भोक मेटायो, आजको कविले भोक मेटायो, जीवनभरिको इनाम हेरेर, चित्त बुझाउनु दाम हेरेर, बेपत्ता मेरा श्रीमानको नाममा, बेपत्ता मेरा श्रीमानको नाममा लेख्दैछु ठेगाना खाम हेरेर, पाउनेछौ पैसा काम हेरेर, चित्त बुझाउनु दाम हेरेर। सीता श्रेष्ठको गजल थियो यो, यसलाई मैले वाचन गरेर सुनाएको थिएँ। अब मैले वाचन गर्ने गजल जीवन सरोवरको गजल छ। उहाँको वास्तविक नाम जीवनराज न्यौपाने, रानीवन चार अछाम उहाँको स्थायी ठेगाना, बीएससी अध्ययन गर्नुभएको छ उहाँले, र गजलभूमि अछामका स्रष्टाहरू भन्ने पुस्तक सम्पादन गर्नुभएको छ। उहाँको सम्पर्क नम्बर 9848252002 उहाँको सम्पर्क नम्बर रहेको छ। जीवन सरोवरको एउटा गजल यस्तो छ। मान्छे राक्षस हुन्छ भगवान हुन्छ, मान्छे राक्षस हुन्छ भगवान हुन्छ, तर ऊ यही कुरामा अन्जान हुन्छ। कोही रात परेपछि पिउँछौ, कोही रात परेपछि पिउँछौ, कसैको बिहानै मदिरा पान हुन्छ, तर ऊ यही कुरामा अन्जान हुन्छ। यति पीर जम्मा छ यो मुटुभरि, यति पीर जम्मा छ यो मुटुभरि, व्यापार गर्ने हो भने दोकान हुन्छ, तर ऊ यही कुरामा अन्जान हुन्छ। मसँग मेरा यारहरूले भन्छन्, मसँग मेरा यारहरूले भन्छन्, जाबो गजलमा पनि के ज्ञान हुन्छ, तर ऊ यही कुरामा अन्जान हुन्छ। जीवन धेरै जमिन माग्दैन अब, जीवन धेरै जमिन माग्दैन अब, देउ जति जमिनले चिहान हुन्छ, मान्छे राक्षस हुन्छ भगवान हुन्छ, तर ऊ यही कुरामा अन्जान हुन्छ। जीवन सरोवरको गजल मैले वाचन गरेँ। अर्को गजल उहाँको यस्तो छ। ठिक छानिएको छ थुप्रै बेठिकबाट, ठिक छानिएको छ थुप्रै बेठिकबाट, म यो नियालिरहेको छु नजिकबाट, एक दिन यो जिन्दगी यत्तिकै जानेछ, एक दिन यो जिन्दगी यत्तिकै जानेछ, वार्षिक मासिक हुँदै दैनिकबाट, म यो नियालिरहेको छु नजिकबाट, यो संसार मान्छेहरूको प्रयोग रहेछ, यो संसार मान्छेहरूको प्रयोग रहेछ, यस्तो विज्ञप्ति आयो वैज्ञानिकबाट, म यो नियालिरहेको छु नजिकबाट, किन उपहारमा मलाई आगो दियौ, किन उपहारमा मलाई आगो दियौ, र किन बनायौ मलाई प्लास्टिकबाट, म यो नियालिरहेको छु नजिकबाट, ए जीवन भोलि देश कसरी रहला, ए जीवन भोलि देश कसरी रहला, आज देश पढिएन भने नागरिकबाट, ठिक छानिएको छ थुप्रै बेठिकबाट, म यो नियालिरहेको छु नजिकबाट। अछामका जीवनराज न्यौपाने अर्थात् जीवन सरोवरका गजलहरू मैले वाचन गरिरहेको छु कैफियतबाट। कैफियतभित्र 20 स्रष्टाका 400 गजल संग्रहित छन् र त्यसै पुस्तकबाट हामीले आज केही गजलकारका गजलहरू वाचन गरिरहेका छौं। जीवन सरोवरको अर्को एउटा गजल यस्तो छ। पिठ्यौमा बहुमूल्य सामान थियो, पिठ्यौमा बहुमूल्य सामान थियो, त्यसैले भरिया आफैमा बेइमान थियो, उनीहरू रित्तो हात घर फर्किएछन्, उनीहरू रित्तो हात घर फर्किएछन्, जहाँ समस्या थियो त्यहीँ समाधान थियो, त्यसैले भरिया आफैमा बेइमान थियो, नहेप्नु कसैलाई यो कुरा याद राख्नु, नहेप्नु कसैलाई यो कुरा याद राख्नु, पहिले उसको चेहरामा पनि मुस्कान थियो, त्यसैले भरिया आफैमा बेइमान थियो, के सिकाउन खोजिएको होला यसरी, के सिकाउन खोजिएको होला यसरी, ऊ किसान नै रह्यो किसान थियो, त्यसैले भरिया आफैमा बेइमान थियो, आमाले पाहुना सोचेर नमस्कार गरिन्, आमाले पाहुना सोचेर नमस्कार गरिन्, वर्षौँ अघि हराएको आफ्नै सन्तान थियो, पिठ्यौमा बहुमूल्य सामान थियो, त्यसैले भरिया आफैमा बेइमान थियो। यो गजल जीवन सरोवरको थियो। यो सँगसँगै अब आजलाई हामीले समय बुलबुलको सकिन लागेको छ। कैफियतभित्रका गजलहरूको वाचनलाई यहीँ रोक्छौँ। कैफियतभित्र अब हामीले वाचन गर्न बाँकी गजलकारहरू विपिन तुफान सलामी, नवीन चिराग, निश्चल परदेशी, हेमप्रकाश मन्जिल, महेन्द्रचन्द महासागर, विज्ञान कडेल, अन्जु स्मारिका, शिशिर भट्टराई, विनिता कार्की, दिनेश खोडासैनी हुनुहुन्छ। शनिबार र बुधबार गरी यी बाहेकका अरू गजलकार 10 गजलकारका गजलहरू हामीले वाचन गरेर सुनायौं। अरू कुनै कार्यक्रममा फेरि यी बाँकी 10 गजलहरूलाई पनि लिएर आउनेछौं। तबसम्मका लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। जाँदा जाँदै पहल असीम थापाको यो गजल वाचन गर्दै विदा हुँदैछौ। गरीबको घरमा त भोकको मुरी रहेछ, गरीबको घरमा त भोकको मुरी रहेछ, समस्या समस्याहरूको उजुरी रहेछ, म सपनाहरू पूरा गर्ने प्रयासमा छु, म सपनाहरू पूरा गर्ने प्रयासमा छु, ऊ भने जीवनको मूल्य कुरी रहेछ, समस्या समस्याहरूको उजुरी रहेछ, लेखेरै देश बचाउन सक्छ भने, लेखेरै देश बचाउन सक्छ भने, कलम पनि त कविको खुकुरी रहेछ, समस्या समस्याहरूको उजुरी रहेछ। साँझ बिहान भट्टीमै बास बस्नुपर्ने, साँझ बिहान भट्टीमै बास बस्नुपर्ने, यसको त गजबको मजदुरी रहेछ। गरिबको घरमा त भोकको मुरी रहेछ। समस्या समस्याहरूको उजुरी रहेछ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।